www.attableek.com, the reviver of Iman. اور اپنی آخرت کو بنانے کی محنت ہے. کون سے رکھتا ہوں؟ بولو ممرا میں رکھتے ہیں. اسی لیے ہمارے اسٹیج پر سارے اسٹیجوں پر آپ نے دیکھا ہوگا. اسٹیج میں آ کے بیٹھے پیچھے کون بیانوں کے اسٹیجوں پر جب بیان کرنے والا آتا ہے تو اس کا تعارف ہوتا ہے. حضرت اردت مولانا مفتی چشتی نقشبندی سہروردی قادری یہ سارے القاب لگائے جاتے ہیں تو تعارف ہوتا ہے. لیکن ہماری تبلیغ کی اسٹیج پر جب سے دعوت کا کام شروع ہوا اور جب سے دعوت کے کام کی اسٹیج لگنے لگی اس وقت سے لے کر آج تک کسی بیان کرنے والے کا تعارف اسٹیج پر کبھی نہیں ہوا. کبھی پمفلٹ نہیں چھپی کہ فلاں فلاں صاحب آ رہے ہیں ان کا بیان ہوگا, مہمان خصوصی یہ ہوں گے, مقرر خصوصی یہ ہوں گے, زیر صدارت ان کی ہوگی, زیر سرپرستی ان کی ہوگی. اس لیے کہ ہمارے بندوں کا تعارف نہیں ہے, ہمارے اللہ اس کے رسول کا تعارف ہے. جہاں بندوں کا تعارف ہوگا تو ایک کو نیچا دکھایا جائے گا, ایک کو اوپر کیا جائے گا, لازمی چیز ہے. اس لیے کہ تعارف تو بڑا بنانے کے لیے ہوتا ہے اور اللہ کو بڑا بنانا پسند نہیں ہے. اس لیے کہ بڑے اللہ ہے, بڑے اللہ ہے. کائنات کا سب سے برگزیدہ شخصیت اللہ کے بعد اگر کسی کا مقام اور کسی کا مرتبہ ہے, اللہ کے بعد اگر کسی کا مقام اور کسی کا مرتبہ ہے تو وہ ہے میرا رب کے آقا جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم. اللہ نے اسٹیج لگایا, ایسا اسٹیج لگایا کہ جبریل امین بھی کہہ سکے, کہنے لگے اللہ کے نبی آگے آپ ہی جا سکتے ہیں, میری شان نہیں ہے کہ میں جاؤں. اگر ایک بال کے برابر بھی آگے گیا تو اللہ کی تجلی میرے پروں کو جلا کر راکھ کر دے. سدرت المنتہا یہ اسٹیج ہے اور آنے والی ذات اقدس جناب محمد رسول اللہ صلی اللہ علیہ وسلم کی ہے اور اللہ تبارک و تعالیٰ اپنے نبی کا تعارف کرا رہے ہیں. جانتے ہو کیا تعارف کروایا؟ سبحان الذی اسرا بعبده لیلا من المسجد الحرام الى المسجد الاقصی. عبد کہہ کے تعارف کروایا ہے, نبی اور رسول کہہ کے تعارف نہیں کروایا. کائنات کا سب سے اونچا اسٹیج ہے اور کائنات کی سب سے بڑی شخصیت آسمان پر آ رہی ہے, اس اسٹیج پر آ رہی ہے اور کائنات کا خالق و مالک اور اس آنے والے کا جو تعارف کرا رہا ہے وہ عبد کے ذریعے سے کرا رہا ہے. اللہ کو ابدیت پسند ہے, اس لیے ہمارا تعارف نہیں ہے لوگوں کا. بڑے بڑے اللہ والے آتے ہیں اس لیے کہ ہمیں ذات سے نہیں جوڑا گیا, ہمیں خالق سے جوڑا گیا ہے, ہمیں اللہ اس کے رسول سے جوڑا گیا ہے, ہمیں کسی کی ذات سے جوڑا نہیں گیا. جہاں بندوں کا تعارف ہوگا, اللہ کے غیر کا تعارف ہوگا, اس کے اندر سے دعوت کی جان نکل جائے گی. جملہ ہمارے یہاں تعارف ذاتوں کا نہیں ہے. اللہ کے نبی مکے میں ہے, آپ پر جو آیتیں اتر رہی ہے تو آپ جو دعوت دے رہے ہیں تو آپ صرف دو کا تعارف کرا رہے ہیں, اللہ کا, اللہ خالق ہے, اللہ مالک ہے, اور اپنا تعارف کرا رہے ہیں انی رسول اللہ علیکم, میں تمہاری طرح اللہ کا رسول بن کر آیا ہوں. یہ تعارف اس لیے ہماری تبلیغ پر, تبلیغ میں اسٹیجوں پر آنے والوں کا, بیان کرنے والوں کا تعارف نہیں ہوتا ہے. لگ رہی ہے تعارف تو اللہ کا, تعارف تو اللہ کے نبی کا. بزرگوں, اللہ نے جو محنت ہمیں دی ہے یہ وہی محنت ہے جس محنت کو اللہ نے ذریعہ اور بہانہ بنا کر مولانا الیاس صاحب رحمت اللہ علیہ کو استعمال کر لیا. 1926 سے کام شروع ہوا. حالات آتے رہتے ہیں, اتار چڑھاؤ آتے رہتے ہیں, اونچ نیچ ہوتی ہے, کبھی صبح ہے, کبھی دوپہر ہے, کبھی شام ہے, کبھی سورج غروب ہو چکا ہے. وضاحت کی بات ہے, یہ دنیا آزمائش کی جگہ ہے. اللہ اپنے بندوں پر حالات ڈالتے ہیں آزمائش کے لیے. فَلَيَعْلَمَنَّ الَّذِينَ صَدَقُوا وَلَيَعْلَمَنَّ الْكَاذِبِينَ. اللہ جانتے ہیں سچے کون ہیں اور جھوٹے کون ہیں. اللہ دیکھنا چاہتے ہیں. حضرت عیسیٰ علیہ السلام تک, حضرت آدم علیہ السلام کے بعد سے لے کر حضرت عیسیٰ علیہ السلام تک جتنے بچے پیدا ہوئے ہیں ماں اور باپ کے تعلق سے پیدا ہوئے, لیکن حضرت عیسیٰ علیہ السلام کو اللہ نے پیدا کیا بغیر باپ کے پیدا کیا, بغیر باپ کے پیدا کر. اب ایک آزمائش تھی اس وقت امت پر اور قیامت تک آنے والی امت پر. ذہنوں میں تو یہ بات بسی ہوئی ہے کہ میاں اور بیوی کے ملنے سے بچہ پیدا ہوتا ہے, تو حضرت مریم جو کماری ہے اس کو بچہ پیدا ہوا تو ضرور ان کا بھی کوئی شوہر ہوگا. جب پیدا ہونے والا یہ کہہ رہا ہے انی عبداللہ, میں اللہ کا بندہ ہوں, پیدا ہونے کے بعد اس کی گواہی دے رہا ہے انی عبداللہ آتانی الکتاب وجعلنی نبیا, اللہ نے مجھے اپنا بندہ بنایا ہے اور مجھے کتاب دی ہے اور مجھے نبی بنایا ہے, میں اللہ کا بندہ ہوں. تو جو عقل کے گھوڑے دوڑاتے نا وہی گمراہیت کی طرف جاتے ہیں. ایسے زیادہ چھوٹے بچوں کا کہیں بھی تو سوچے, آج تک تو ایسا ہوا نہیں کہ ماں اور باپ کے ملنے سے, میاں اور بیوی کے ملنے سے بچہ پیدا ہوتا ہے, یہ کیسا ہو سکتا ہے؟ پوری وضاحتی بات چل رہی ہے. کہنے لگے نہیں نہیں یہ دو نہیں ہے, تیسرا بھی ان کا کوئی نہ کوئی ہے. اولاد کیا رہے وہ تو کہنے لگے اب اللہ ایک نہیں ہے تین ہے, مریم عیسیٰ اور اللہ. کہ زمانے سے یہ چیز چلی آ رہی ہے کہ میاں اور بیوی کے ملنے سے بچہ پیدا ہوتا ہے, ابھی حضرت عیسیٰ علیہ السلام پیدا ہو گئے تو ضرور کوئی نہ کوئی باپ تو ہوگا. یہ آزمائش ہے, حالات آتے ہیں دیکھنے کے لیے, آزمائش کے لیے دنیا میں آئیں گے حالات. ہم سوچتے ہمارے زمانے میں نہیں آنا تھا, ہم اتنے پاک پوتر ہے کہ ہمارے زمانے میں نہیں آنا تھا, دودھ کے دلے گئے کہ ہم حالات آتے ہیں. اصل میں جہاں حالات ہیں نا وہی وہ بات کا کرتے ہیں. صحابہ کے زمانے میں آ گئے, ادھر اللہ کے نبی کی نبوت کا چرچا چل رہا ہے اور اللہ کے نبی کے ماننے والے ہزاروں پیدا ہو رہے ہیں, ادھر ایک پیدا ہوگا مسلمہ کرتا اس نے نبوت ادا ہو گیا, میں بھی نبی ہوں. آزمائشیں آتی ہے, اس لیے آتی ہے کہ سچ کا ساتھ دیتے ہیں یا غلط کا ساتھ دیتے ہیں. سب کا ساتھ, سب کا وکاس. سچ کا ساتھ دیتے ہیں یا غلط کا ساتھ دیتے ہیں, اور حق کی یہ پہچان ہے کہ ابتدا میں وہ کمزور ہوتا ہے, قسم پرسی میں پلتا ہے اور پھیلتا ہے پھولتا ہے, اور اللہ اس کو دائمی شکل دیتی ہے. بزرگو, اللہ آپ حضرات کو جزائے خیر عطا فرمائے. آمین. ضرورت ہے اس بات کی, نام لیں گے ہمارے اس میں تیسرا نمبر ہے علم اور ذکر. اور مت لکھ لیں مفتی صاحب وہاں پہ مفتی عبد الستار علم سے کیا آ جا رہا ہے بولے تحقیق کا جذبہ. تو اب تو بغیر تحقیق کے ہم سب کچھ مان لیتے ہیں. بولے ہم کو تحقیق بھی نہیں کرنا ہے تمہارے پاس آپ کو تحقیق ہم کو تحقیق نہیں کرنا میں اچھے دے دے رہے نہیں بولے کام ہے کام صحیح بات کام سے جڑو جو تحقیق اللہ اس کے رسول کی محنت ہے اللہ اس کے رسول کا کام ہے اللہ اس کے رسول نے ہمیں بتایا ہے کہ کام کیسا محبت سے اخلاق سے خلوص سے لوگوں کی ہمدردی سے یہ کام چلے نفرتوں سے نہیں چلے گا عداوتوں سے نہیں چلے گا بائیکاٹ کرنے سے نہیں چلے گا مفتی صاحب دیواریں کھڑی کرنے سے بیچ میں پارٹیشن کرنے سے نہیں چلے گا. کام تو ایمان کی اعمال کی اللہ اس کے رسول کی نسبت پر کرو. اللہ نے کام دیا حالات آتے ہیں حالات آئے گی اپنے بھی مخالف ہو جائے گی ہونے دو. ایک صحیح چیز ہے جس کام کے ساتھ علماء کی اکثریت ہو جس کام کے ساتھ اہل اللہ کی اکثریت ہو کوئی بھی کام ہو دین کا ذرا دعوت و تبلیغ کی بات نہیں کر رہا ہوں اور بھی بہت ساری چیزیں تو اس کے صحیح ہونے کی علامت یہ ہے کہ جس کام کے ساتھ اکثریت اہل علم کی ہو اکثریت اہل اللہ کی ہو بس وہی ہمارا راستہ ہے. ادھر ادھر کی ساری باتیں چھوڑو جس کام کی طرف اہل اللہ اکثریت میں ہو جس کام کی طرف علماء اکثریت میں ہو سمجھ دو یہ کام صحیح ہے حق ہے بس کام کا ساتھ. ہمیں کسی کی مخالفت نہیں کرنا ہے ہمیں کام محبت سے کرنا ہے اخلاق کے ساتھ کرنا ہے. محبت اور اخلاق یہ ضروری ہے. ہم بد اخلاقی نہیں کریں گے چاہے کوئی ہمارے ساتھ کتنی بد اخلاقی کرے ہم نہیں کریں گے. ہم تو محبت کے ساتھ ہر ایک کو اپنے سینے سے لگائیں گے تاکہ صحیح بات اس کے کانوں میں پہنچ جائے. اگر ہم نے بیچ میں آڑ پیدا کر دی اور بیچ میں رکاوٹ کھڑی کر دی تو ہماری بات اس تک کے پہنچ نہیں سکے گی. ہمیں سب کو قریب کرنا ہے ہم سب ایمان کے رشتے میں جڑے ہوئے ہیں. کچھ نہ کچھ بدگمانیاں ہوتی ہے کچھ غلط فہمیاں ہوتی ہے یہ بدگمانی اور غلط فہمی کیسی دور ہوگی دور ہونے سے دور رہنے سے کہا نہیں نہیں وہ تو قریب آنے سے ہو. ہم نے پہلے ہی دن سے اس کو اصول بنایا جب سے کام شروع کیا اسی وقت سے ہم نے اس بات کو اصول بنایا ہم کسی کو دور نہیں کریں گے ہم ہر ایک کو قریب کریں گے. اور قریب کرنے کا مقصد یہ نہیں ہے کہ ہماری اکثریت یا ہماری پارٹی یا ہمارا کوئی کام ہے جو بڑے انداز میں ہو. نہیں نہیں اللہ کی قسم یہ مقصد نہیں ہے. ہر ایک کو قریب ہم اس لیے کرنا چاہتے ہیں کہ صحیح بات اس کے کان میں پڑ جائے اور وہ غلط بات کو چھوڑ کر صحیح بات پر آ جائے. ہم نے پہلے ہی دن سے اس بات کو طے کیا ہم نفرتیں نہیں پھیلائیں گے ہم بد اخلاقیاں نہیں کریں گے ہم کسی کو دھتکاریں گے نہیں ہم ہر ایک کو قریب کریں گے. اور قریب اس لیے کریں گے تاکہ صحیح بات اس کے سمجھ میں آ جائے اور وہ غلط بات سے توبہ کر لے. الحمدللہ اللہ کا احسان ہے اسی کا نتیجہ ہے کہ نظر آ رہا ہے. یہ ایک بڑی مثال ہے اور ایک بڑی دلیل ہے उन लोगों के लिए जिनके दिलो दिमाग में शुकों को शुभात है। जिनके दिलों में शुभों को शुभात है उनके लिए सबसे बड़ी दलील कि हम तो मोहब्बतों को फैलाएं, हम अखलाक के साथ पेश आए, हम किसी के साथ बद अखलाकी नहीं करेंगे। हम तो सुन्नत और शरीयत के पाबंद हैं हर हाल में, हर हाल में सुन्नत और शरीयत के पाबंद हैं हर हाल में। सुन्नत और शरीयत के खिलाफ हम किसी चीज को कबूल नहीं करेंगे। और ये मिजाज था सहाबा का, ये मिजाज था सहाबा का। मालूम हजरत अब्दुल्लाह इब्न उमर है, वो अपने में पोते को या भतीजे को मना कर रहे हैं खजब खेलने से। खजब कहते अंगूठे पर पत्थर रखकर ऐसा उछाल कर फेंकने, लेकिन दोबारा देखा इतने कर रहे हैं। यो फरमाया, मैं कह रहा हूं कि अल्लाह के नबी ने मना किया है और तू कर रहा है, कहा मैं तुझसे बात नहीं करूंगा। ये मिजाज था सहाबा का कि सुन्नत और शरीयत के खिलाफ अगर औलाद भी करती है तो उसको भी बर्दाश्त नहीं किया। तो हम तो सुन्नत और शरीयत के पाबंद हैं, मसला यही है। लोग उसको दूसरा रुख देते हैं, दूसरा रुख देते हैं। मसला सुन्नत और शरीयत का है, मसला कोई और नहीं है। हम तो अज़्म करें, इरादा करें कि जो काम सुन्नत और शरीयत के मुताबिक होगा उसको हम करेंगे, और सुन्नत और शरीयत के खिलाफ होगा उसको नहीं करेंगे, चाहे उसका करने वाला कितना ही बड़ा क्यों ना हो। इसके खानदान का क्यों, देखिए हमें करना है अल्लाह उसके रसूल के लिए, तो सुन्नत और शरीयत तो अल्लाह उसके रसूल के लिए। इसलिए हमारे यहां नफरतें नहीं है, हम अखलाक से मोहब्बत से हमें काम करना है, हर एक को करीब करना है। मियां जी मेहरा साहब रहमतुल्लाह फरमाया करते थे, जो आदमी जुड़ना और जोड़ना ना जानता हो, जो आदमी जुड़ना और जोड़ना ना जानता हो और उसके अंदर ये सिफत पैदा ना हुई हो, जो लोगों को जोड़ ले अपने से और इसको जहां चाहे वहां जोड़ दे मशवरे से, तो कहा वो दावत का काम नहीं कर सकता। मशवरे की बात आ गई, मशवरा मशवरा। एक बात चली हमारे यहां, इतना बड़ा इज्तिमा बगैर मशवरे के हुआ, तो मेरी ये समझ में नहीं आता भाई, मशवरे का ठेकेदार और मशवरे का मालिक कौन है? अगर ऐसा तय हुआ होता तो हम उसके पास जाके बोलते कि माशाल्लाह हमारे पूरे इलाके के मशवरे के ठेकेदार आप हैं, जरा आपसे मशवरा कर ले। यानी मशवरे को भी अपना अपनी मिल्कियत कर ली, मशवरे से नहीं हुआ, मशवरे से नहीं हुआ का मतलब मैंने मेरी मस्जिद में नमाज पढ़ाया तो बोले इमाम साहब ने नमाज पढ़ाई इसलिए हो गई, और इक्तमागा में पढ़ाया तो बोले ये तो बाजार की मस्जिद के इमाम है यहां नमाज पढ़ा रहे। बुजुर्गो दीन के जितने शोबे, एक बात समझ, दीन के जितने शोबे हैं ना, इस शोबे का कोई मालिक नहीं है, इन सारे शोबों का मालिक और खालिक कौन है? अल्लाह। इन सारे शोबों का मालिक अल्लाह है। मैं अपनी मस्जिद में मशवरा करूं वो भी मशवरा है, और मुझे कहा जाता है घर के अंदर एक चीज और इजाफा कर लो तालीम में। कौन सा? पहले तो दो ही चीजें थी, तालीम और तालीम और मुजाकरा। अब तो हर घर में मशवरा होना चाहिए, تو وہ گھر میں عورت کے ساتھ مشورہ ہو رہا ہے وہ تو مشورہ ہے, اور اتنے بڑے بڑے علماء جمع ہو کے مشورہ کر رہے ہیں تو کہا یہ مشورے سے نہیں ہوا, کوئی انصاف کی بات ہے, کوئی صحیح بات ہے؟ گھر میں عورتوں بچوں کے ساتھ مشورہ ہو جائے تو مشورہ ہے, اور باہر ہو تو مطلب مشورے کے ہم مختار ہیں, ہم جس کو چاہیں گے اجازت دیں گے مشورے کی تو وہ مشورہ کہلائے گا. تو بھائی آپ شریعت کے پیدا کرنے والے تو ہے نہیں. نہیں یہ بات چلی ہمارے اپنے علاقے میں, آپ کے علاقے میں نہ ہو, سارے علاقے کے لوگ ہیں. میں تو اس لیے بے تکلف بول رہا ہوں کہ ہمارا ضلع یہاں موجود ہے, ہمارے ضلع والوں کے سامنے یہ باتیں آنی چاہیے. ہمارے بڑے تو وہ تو اپنا کام کر رہے ہیں جو کر رہے ہیں, لیکن جو شکوک و شبہات ہے وہ تو دور کرنا یہ ہماری ذمہ داری ہے. سیدھی اور صاف بات, دین کے معاملے میں کسی شعبے کو اپنی ملکیت سمجھ لینا اس کی شریعت میں کہیں گنجائش نہیں ہے, کہیں گنجائش نہیں ہے. اور مشورے کو کسی مخصوص جگہ کے لیے مخصوص کر لینا اس کی بھی گنجائش نہیں ہے. ابھی تاریخ پڑھ رہا تھا میں, اللہ کے نبی مکے میں کام کر رہے تھے, اللہ کے نبی مکے میں محنت کر رہے تو خانہ کعبہ کے سامنے نمازیں پڑھتے تھے. تو نمازیں پڑھنے پر دشمنان مکہ نے تکلیفیں دینا شروع کر دی, تو وہیں بیٹھ کے مشورہ وغیرہ بھی کر لیتے تھے. سارے رقم میں چلے گئے, یعنی مسجد حرام پہنچ سے. لیکن یہاں تکلیفیں دینے لگے, تکلیفیں دینے لگے تو اللہ کے نبی نے کیا کیا کہ دار ارقم جو پہاڑ کے دامن میں تھا صفا کے, وہاں ایک مکان تھا حضرت ارقم کا, آپ نے نماز وہاں پڑھنا شروع کر دی اور مشورہ بھی وہی کرنا شروع کر دیا. خانہ کعبہ کو چھوڑ کر مشورہ کہاں ہو رہا ہے؟ دار ارقم میں ہو رہا ہے. خانہ کعبہ کو چھوڑ کر مرکز بنایا گیا دار ارقم. دنیا میں لاکھوں کروڑوں مفسر محدث گزر چکے, کسی نے اعتراض نہیں کیا کہ دار ارقم کیسا مرکز بنا اور دار ارقم میں کیسا مشورہ ہوا مسجد حرام کو چھوڑ کر. تو مشورہ ریل گاڑی میں ہو جاتا ہے, نماز مسجد ہی میں تھوڑی ہوتی. ہم کہتے نا مشورہ تو نماز کی طرح ہے, نماز تو مسجد میں بھی ہوتی, میدان میں بھی ہوتی, پلین میں بھی ہوتی, ٹرین میں بھی ہوتی, مشورہ نہیں ہوتا. www.attableague.com the revival of iman. ساری بے تکی باتیں, ہم اپنے آپ کو صحیح کی تلاش میں لگائیں, صحیح کام کریں, سچے عزائم رکھیں, اور جو محنت ایک زمانے سے چلی آ رہی ہے 1926 سے جو محنت چلی اور محنت کے جو اصول چلے ہیں اور اس کے جو طریقے چلے ہیں سب کے سامنے آیا ہے, اس کو بیان کرنے کی ضرورت نہیں ہے. لیکن ہم یہاں سے عزم لے کر جائیں, ہمیں کسی کی مخالفت نہیں کرنا ہے, ہمیں کسی کے ساتھ الجھنا نہیں ہے, لیکن کام وہ کرنا ہے جو ہمارے بڑوں کی ترتیب. مشورہ کرنا اپنا روزانہ 2.5 گھنٹے لگانا روزانہ, انشاءاللہ پورے کام کی باتیں, کام کس طرح کیا جائے یہ تو میں اپنے گاورانی میں کہہ رہا ہوں, آپ براری میں کام کی ترتیب. ابھی جو دوسری مجلس ہوگی نا 9:30 بجے, اس میں انشاءاللہ مقامی کام کی پوری ترتیب آئے گی. اس لیے کام اس اعتبار سے کریں. اور الحمدللہ 2 سال ہو گئے, دسمبر سے ہم نے شروع کیا تھا کام کو. ابھی دعا کے لیے بہت سارا مجمع آئے گا شہر کا, اطراف کا, اس وقت بھی اعلان کریں گے, لیکن آپ سے بھی کہہ دیں कि दिसंबर ही के महीने से हमने काम को शुरू किया था, अलग किया, और अल्लाह की कसम अलग करने का मकसद ये नहीं था कि मुझे बड़ा बनना है, ये भी कह दो आप। अगर बड़ा बनना होता तो बहुत पहले बन जाता, ये सारे बच्चे थे हमारे सामने, पहले बन जाते, लेकिन नहीं, अल्लाह जजाए खैर दे नाकाबिलीन को, जिनकी वजह से काम सही रुख पर रहा, बड़ी कुर्बानियां दी इन्होंने, आज भी उनके रगो रेशे के अंदर निजामुद्दीन भरा पड़ा है, आज भी जिक्र आता है तो रोते हैं, लेकिन काम की हिफाजत के लिए अलग हुए, अपने जानों की इज्जतों की हिफाजत नहीं की, सिर्फ काम की हिफाजत के लिए अलग हुई, ताकि काम की हिफाजत हो जाए, कोई दुनिया मकसद नहीं थी, सारी चीजें थी, इज्जत थी, वजाहत थी, इस्तेकबाल था, इकराम था, लेकिन देखा कि काम सुन्नत और शरीयत से हट रहा है, इसलिए अपनी इज्जतों को दांव पर लगाया, बुजुर्गी की हालत में, बुढ़ापे की हालत में, और लोग अंधी मोहब्बत में इन अकाबरीन को अपने इलाकों से निकाला है लोगों ने, और उन्होंने सब बर्दाश्त किया, सिर्फ काम की हिफाजत की, कि जिस काम के जरिए से 70-80 साल तक उस नहज से, उस तरीके से जो काम हुआ, अल्लाह ने दुनिया में उस काम को फैला दिया, दुनिया में फैलाया, मैं तो कहता हूं अपने साथियों से, इनको अल्लाह इनके लिए दुआएं करो, अल्लाह इनको जजाए खैर दे, अगर ये इजहार ना करते तो हमारे भी समझ में ना आता, हम भी उसी रो पर चलते जिस रो पर लोग चल रहे, वहां इलिया साहब रहमतुल्लाह अलैह ने काम को अल्लाह से मांगा, और अल्लाह ने उस काम को उन पर खोला था, उनके मुजाहिदों पर और अहमदुल्लाह की सोबत में रहने पर, और वो एक तरतीब चली आ रही थी, बहुत सारी चीजें बुजुर्गों क्या कहें, एक रोना एक रोए, लेकिन बस हमें एक चीज कहे आप, साफ और सीधी बात, जिस तरफ अहमदुल्लाह की और अहले इल्म की कसरत हो, हमें उस रास्ते पर चलना है, उस रास्ते पर चलना, इसलिए अपनी मसाजिद में हम काम करने के अज्म इरादे करें, मशवरा करें, 2.5 घंटे लगाए, महीने के 3 दिन लगाए, हफ्ते के 2 गश्त करें, अपनी जिले की जमातें बनाए, किसी से फिर कहूंगा किसी से उलझना नहीं है, लड़ना झगड़ना हमारे यहां नहीं है, हम तो मोहब्बत अखलाक के साथ काम करेंगे, हमने अपने साथियों को शुरू ही से ये कहा था, हालात आएंगे, मुखालिफत होगी, लेकिन अल्लाह की मदद इस्तेकामत पर आती है, जमने पर आती है, हमें किसी को उल्टाकर जवाब नहीं देना है, हम सारी दुनिया में चीखते चिल्लाते, इस्लाम दुनिया में अखलाक से फैला, तलवार से नहीं फैला, अब क्यों भूल गए, हमने अपने साथियों से कहा हमें अखलाक का बर्ताव करना, हमारे साथ भी हुआ बद अखलाक किया, लेकिन हमने उसका बद अखलाकी से जवाब नहीं दिया, अलहमदुलिल्लाह, पंचकोशों में गए तो लड़कों को खड़ा किया गया, हम वापस आ गए। नहीं, हमारे भी लोग थे, उनका नहीं, हमें काम करना ही नहीं है, हमें मोहब्बत अखलाक के साथ काम करना है। और उसका नतीजा ये देखा जा रहा है, ये मोहब्बत अखलाक की अलामत है, जितना बड़ा मजमा और पूरा जिला इधर मुतवज्जी, खिदमत करने वाले वाकई जैसे दुआएं निकल रही, अल्लाह जजाए खैर दे, अल्लाह का भी शुक्र अदा करना चाहिए बंदों का भी, के जोन वालों ने, तारक खाने बैतुल खला वालों ने, जमीन साफ करने वालों ने, ऐसे अल्लाह ने ऐसी मदद की कि अल्लाह अकबर, मैं आपसे बयान नहीं कर सकता। जोन वालों ने भी बड़ी साथियों से जुड़ा तो रोना आ रहा है। कैसा इन्होंने साथ दिया, इनको किसने मुतवज्जे किया, सिर्फ अल्लाह ने। कहा मिल रहा था अपने को मामला, इनके दिलों में अल्लाह ने हमदर्दी डाली। हम तो गंदे चित्ते को मैं अपनी झाड़ू मार रहे, हमको देखकर तो लोग दूर भागते हैं और भाग रहे हैं, लेकिन इतना लंबा चौड़ा इंतजाम जिसमें हमारे साथियों ने ताउन किया, अल्लाह उन्हें जजाए खैर दे। बहुत सारी चीजें आई, बहुत सारी रुकावटें आई, लेकिन इसके बावजूद उनके दिल के अंदर शरे सब्र पैदा हुआ और आकर उन्होंने यह खिदमतें की है, अल्लाह उन्हें जजाए खैर दे। इसीलिए कहते हक अपने आप को मनवा लेता है, हक को मनवाना नहीं पड़ता, हक मनवाता है, अपने आप को खुद मनवाता है। क्या बात, इसीलिए बुजुर्ग हो, अपने शुभों को शुभात को दूर करो, हम सही रुख पर आए, सही नहज पर आए, और इस पर इस्तेकामत के साथ जमे रहे, हालत आएंगे अल्लाह दूर कर देगा। इससे बड़े बड़े हालात आए साहबा पर, शुरू में जब काम में लगे तो कैसे हालात थे, मस्जिदों से निकाला जाता था, गालियां दी जाती थी, ये सारे हालात आए। कुछ जमाना हमने भी देखा, 1984 से लगे काम में, बहुत सारे हालात देखे वो ठीक थे, इसीलिए हालात आएंगे, लेकिन हालात अल्लाह इसलिए डालते हैं ताकि बंदा अल्लाह की तरफ मुतवज्जे हो और ये अल्लाह के सामने अपने रोने धोने को बढ़ाए, इसके लिए अल्लाह हालात डालते हैं। इसलिए सारी चीजें होगी, और जो खौफ व हरास का माहौल जो नजर आता है, ये खौफ व हरास ये मकड़ी के जाले ज्यादा कमजोर है, जैसे मकड़ी के जाले हो जाते हैं ना, घर में जाओ दो चार दिन बंद रखो, इधर डाला उधर डाला उधर डाला, ऐसा लगता है कि पूरे घर को इन्होंने घेर लिया, अल्लाह, लेकिन वो जाले हैं मकड़ी के, हमारे समझ में आ रहा है कि मकड़ी के जाले हैं, आदमी एक झाड़ू लेता है फेरता है खत्म हो जाता है, ये मकड़ी के जाले जो तन जाते हैं अतराफ में, ये सब मकड़ी के जाले। इस्तेकामत के साथ, लिल्लाहियत के साथ, अल्लाह को राजी करने के लिए खुलूस के साथ, मोहब्बत और अखलाक के साथ अपने इस काम पर हमें जमना है, जमेंगे भाई इंशाअल्लाह। किसी से लड़ना झगड़ना नहीं, किसी की मुखालिफत करना नहीं, किसी की हकारत दिल में लाना नहीं, हर एक से प्यार और मोहब्बत के साथ पेश आना, ये हमारा प्यार और मोहब्बत ही हमारा बहुत बड़ा सरमाया है। बेशक करेंगे भाई, बैग डाल देंगे गाड़ी में अपना भी। हाँ, अल्लाह हम सबको अमल की तौफीक अता करे। हां, बातें सुन ले, मैंने काम शुरू किया था, सुनो थोड़ा वजह, और ये दिसंबर का ही महीना है, दो साल हो गए, सुनो, दिसंबर में काम शुरू किया था। हमारे बहुत सारे भाइयों को शुभों को शुभात थे, अल्हम्दुलिल्लाह अल्लाह ने धीरे धीरे करके उनके शुभों को शुभात को निकाला, अल्लाह उन्हें इस्तेकामत अता फरमाए, उनकी मोहब्बतों में मजीद इजाफा फरमाए। अल्हम्दुलिल्लाह जमाते हमारे पूरे इलाके में चल रही है। तो हमने बाजार की मस्जिद से काम को शुरू किया, इतवार बाजार की मस्जिद, वही हमारा बुध के दिन मशवरा होता है मगरिब के बाद, और जुमेरात के दिन ईशा के असर से लेकर इशराक तक ये सब गुजारी का इज्तम होता है। जमाते भी वही आती है और जमातों के रुख भी वहीं से बनते हैं। इसी तरह शहर की जो तीन रोज की जमातें आती है उनके भी रुख वहीं से बनते हैं, चिल्ले की जमातों के रुख वहीं से बनते हैं, जो अतराफ में हमारे जिले से जमातें आती है वो भी उसी जगह आती है, और वहीं से जमातों के रुख बनकर इलाकों में जमातें जाती है। अल्हम्दुलिल्लाह अल्लाह का एहसान है, काम चल रहा है। हमारे जरा नागपुर छत्तीसगढ़ के जितने साथी है वो थोड़ा इस साइड में जमा हो जाए। हाँ हाफिज भैया साहब, हाफिज भैया साहब वहां साथी उधर ही वो इस साइड में जमा कर, थोड़ा सा मशवरा करना है। नागपुर छत्तीसगढ़ के साथी जितने हैं वो इनके पास जमा हो जाए। अल्हम्दुलिल्लाह बरार भी आया हुआ है, अकोला है, यवतमल है, बुल्ढाना है, ये भी अपने अपने इलाकों में जाकर काम को शुरू करें। लेकिन फिर कहूंगा मोहब्बत अखलाक के साथ और इस्तेकामत के साथ अपने अपने इलाकों में काम को शुरू करें। करेंगे भाई इंशाल्लाह। आवाज जरा कमजोर आ रही। एक आदमी ने काम को शुरू किया, सारे दुनिया में काम फैल गया। कौन थे वो? हम तो हर जगह दो दो तीन तीन है। अगर हम 16 जम जाए बैठ जाए और काम को शुरू करना तय कर ले तो कोई मुश्किल है? ठीक है, करेंगे फिर। अब जरा नाश्ता वगैरह कर लो, फिर 9:30 बजे के बाद